यस अर्पण स्थानीय समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकार आफ्नो मूल दायित्वबाट नचुकेको दावी गर्नुभएको छ। पूर्वी चितवनको रत्नगरमा आज नेपाली कङ्ग्रेस चितवन क्षेत्र नम्बर 2 गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले संयुक्त सरकार भएकाले सरकारका दैनिक काम कारवाहीमा केही ढिलासुस्ती भए पनि आफ्नो दायित्वबाट भने नचुकेको दावी गर्नुभयो। सिंहले सरकार सबै दललाई मिलाएर संविधान निर्माणमा लाग्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो। उहाँले संविधान सभा बाहिर रहेका दलहरूलाई पनि संविधान लेखनमा सहभागी गराउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयो। मन्त्री सिंहले मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना कङ्ग्रेसकै नेतृत्वमा सफल भएको दावी गर्नुभयो। उहाँले मुलुकमा भएका हरेक परिवर्तन कङ्ग्रेसकै नेतृत्वमा सम्भव भएको स्मरण गर्दै जनताले कङ्ग्रेसलाई ठूलो पार्टी बनाएर संविधान निर्माणको जिम्मेवारी सुम्पेको बताउनुभयो। उहाँले कङ्ग्रेसलाई जनताले दिएको जिम्मेवारी मागभित्रै संविधान जारी गरेर पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय निकायको निर्वाचन संविधान जारी गर्नु अघि नै गराएर छाड्ने उहाँको भनाइ थियो। उहाँले भोलिबाट सुरु हुने संसदको वर्षकीय अधिवेशनमा स्थानीय निकायको निर्वाचन गराउन आवश्यक हुने स्थानीय स्वायत्त शासन ऐन 2055 रहेका केही विधेयक संशोधनका लागि पेश गर्ने बताउनुभयो। सो अवसरमा मन्त्री सिंहले आसन्न संविधान सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर 4 कङ्ग्रेसलाई विजयी बनाउन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सभासद शेषनाथ अधिकारी, पूर्व सभासद द्वय एकनाथ राणाबाट र सावित्री बोगटी, कङ्ग्रेस जिल्ला सभापति टेक प्रसाद गुरुङ, महासमिति सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तीर्थ खनिया, जिल्ला सचिव द्वय जितनारायण श्रेष्ठ र सुनिल श्रेष्ठ, पूर्व जिल्ला सभापति त्रिलोचन निर्मल पौडेल, पूर्व जिल्ला सभापति एवं संविधान सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर 4 उम्मेद्वार रामकृष्ण घिमिरे, नेपाल ट्रेड युनियन चितवनका पूर्व उपाध्यक्ष भरत खनाल, कङ्ग्रेस नगर सभापति रूप राज घिमिरे, क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र प्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सत्याग्रहका बेला जेल सजाय भोगेका 75 जनालाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रम क्षेत्रीय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो। राजतन्त्र समाप्त भई गणतन्त्र आएको लामो समय भइसक्दा पनि गणतन्त्रको अनुभूति गर्न नपाएको रत्नगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन्। रत्नगर नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले दलका नेतृत्वमा बसेकाहरूका कारण गणतन्त्र संस्थागत हुन नसकेको र त्यसको अनुभूति गर्न नपाएको बताएका हुन्। कार्यक्रममा रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वनले गणतन्त्रको अनुभूति गर्न नपाउनु विडम्बना रहेको उल्लेख गर्दै जनताले चाहेको संविधान चाँडै निर्माण गरेर गणतन्त्र संस्थागत गर्नुपर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका नगर सभापति रूपनराज घिमिरेले गणतन्त्र स्थापनाका लागि शहीदहरूको सपना साकार पार्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडीले नेतृत्वमा रहेका नेताहरूको कारण यस्तो अवस्था आएको भन्दै तलदेखि नै खबरदारी गर्नुपर्ने औल्याउनुभयो। नेताहरू भागभण्डाको खेलमा लाग्नु, व्यक्तिगत स्वार्थमा लाग्नु, पानीमाथि उभान बन्ने प्रयास गर्दा गर्दै गणतन्त्र धरापमा रहेको उहाँले बताउनुभयो। कार्यक्रममा राप्रपा नेपालका नगर अध्यक्ष गोकर्ण अधिकारी, रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नीलकृष्ण श्रेष्ठ, नगर स्तरीय टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम, कुखुरा व्यवसायी मञ्च पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित सरसफाई कार्यक्रममा उत्कृष्ट ठहरिएका नगरका 13 टोल विकास संस्थालाई सम्मान गरिएको थियो। नगरमा रहेका 192 टोल विकास संस्था मध्येबाट उत्कृष्ट भएका ती टोल विकास संस्थालाई सम्मान गरिएको हो। रत्नगर एकको श्रीरामपुर टोल विकास संस्था, 2 हाई स्कूल रोड, 3 जलदेवी, 4 कुमलटार, 5 ब्रह्मस्थान, 6 शीतल, 7 प्रगति, 8 शुभ प्रभात, 9 शान्तिकुञ्ज, 10 प्राणनाथ, 11 कञ्चन, 12 अमिलिया र 13 दराई टोल विकास संस्थालाई सम्मान गरिएको नगर स्तरीय टोल विकास संस्था समन्वय समिति रत्नगरका सचिव प्रताप डल्लाकोटीले जानकारी दिनुभयो। नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्यले सञ्चालन गर्नुभएको कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रम अघि नेपाल उच्च माविको मूलगेटदेखि नगरपालिकाको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, नगरवासीको सहभागिता रहेको थियो। चितवनको खैरहनी नगरपालिका 11 कुम्रुजमा महिलाहरूले आजदेखि ताजा तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्र शुरू गरेका छन्। केन्द्रको आज एक कार्यक्रमका बीच महिला तथा बाल विकास कार्यालय भरतपुरकी प्रतिनिधि शमसना ढकालले उद्घाटन गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि ढकालले एकताबद्ध भएर सामूहिक लगानी गरी आय आर्जनको काममा अझै क्रियाशील हुन आग्रह गर्नुभयो। मुस्कान महिला विकास तथा ऋण सहकारी संस्थाले सो केन्द्र सञ्चालन गरेको हो। केन्द्र स्थापना भएसँगै साबिकको कुम्रुज गाविसमा उत्पादन भएका तरकारीहरू टाढा लगेर बेच्नुपर्ने बाध्यताबाट मुक्त हुने महिलाहरूको विश्वास छ। यसअघि त्यस क्षेत्रका महिलाहरूले उत्पादन गरेका तरकारी तथा फलफुलहरू चैनपुरको ज्यामिरेमा रहेको ग्रामीण ताजा तरकारी तथा फलफुल बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता थियो। टाढा लगेर तरकारी बेच्नुपर्ने बाध्यता भएकाले निष्क्रिय रहेका महिलाहरू अब आफ्नै केन्द्र सञ्चालन पछि सक्रिय हुने संस्थाकी अध्यक्ष अम्बिका तिमल सिन्हाले जानकारी दिनुभयो। साथै बचत र ऋणमा मात्र सीमित भएकाले महिलाहरूको आय आर्जनका लागि पनि केन्द्र सञ्चालन गरेको उहाँले बताउनुभयो। सो क्षेत्रमा करेला, बोडी, फर्सी, भेन्डी, परवल लगायतका तरकारी प्रशस्त उत्पादन हुने गर्दछ। केन्द्र उद्घाटन कार्यक्रममा ग्रामीण ताजा तथा तरकारी फलफुल बिक्री केन्द्र ज्यामिरेका अध्यक्ष पूर्णदत्त भूषाल, संस्थाकी सदस्य रेवती उप्रेती लगायतले बोल्नु भएको थियो। संस्थाकी उपाध्यक्ष जमुना पाठकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम अध्यक्ष अम्बिका तिमल सिन्हाको अध्यक्षतामा भएको थियो। चौधरी महिलाको बाहुल्यता रहेको सो संस्थामा हाल 750 जना महिलाहरू आबद्ध छन्। पूर्वी चितवनको रत्नगर एक सौराचकमा आज भएको रक्तदान कार्यक्रममा 51 जनाले रक्तदान गरेका छन्। गणतन्त्र दिवसको अवसर पारेर हंस बहुद्देश्य सहकारी संस्था र नवदुर्गा आमा समूहको संयुक्त आयोजना तथा रत्नगर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा 10 महिलासहित 51 जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो। रत्नगर आठमा रहेको हरियर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा सञ्चालित उपआयोजनाको तेस्रो सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। संस्थाले व्यवसाय, कृषि तथा व्यापार आयोजना प्याक्टसँग सहकारी गरी उपआयोजना सञ्चालन गरेको छ। कार्यक्रममा सहभागी कृषकहरूले उपआयोजनाबाट आफूहरू सन्तुष्ट रहेको बताएका थिए। उपआयोजनाबाट त्यस क्षेत्रका कृषकहरूले गोठ सुधार, चापकटर मेसिन, नस्ल सुधार लगायतका सेवा सुविधा पाएका छन्। चितवन क्षेत्र नम्बर 2 का सभासद शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप आयोजना प्रबन्धक केशव आचार्यले आर्थिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो। संस्थाका अध्यक्ष शिवकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याक्टका क्षेत्रीय कार्यालयका वित्त विज्ञ जनक तिवारी, रत्नगर नगरपालिकाका पूर्व नगर प्रमुख नारायण वन, जिल्ला दुग्ध उत्पादक संघका उपाध्यक्ष हरिहर सुवेदी, ओडा सचिव खगराज पराजुली, कल्याणटोण विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष शिवकान्त पौडेलको अध्यक्षतामा भएको थियो। शक्तिखोरका चेपाङहरूलाई कपडा वितरण गरिएको छ। नेपाल निजामती कर्मचारी संगठन चितवनले आफ्नो रजत जयन्तीको अवसरमा शक्तिखोर आठ देवीटारका चेपाङहरूलाई कपडा वितरण गरेको हो। निजामती कर्मचारी संगठनले पिछडिएका चेपाङहरूलाई कपडाको अभाव भएको खबर पाएसँगै देवीटारका 72 घर परिवारका 422 जनालाई कपडा वितरण गरेको कार्यक्रम संयोजक तथा कार्य समिति चितवनका उपाध्यक्ष फणिन्द्र प्रसाद खनालले जानकारी दिनुभयो। बच्चादेखि वृद्धसम्मलाई हुने न्यानो तथा पातला कपडा हस्तान्तरण गरिएको थियो। चितवनका निजामती कर्मचारीका परिवारबाट एक महिना लगाएर संकलन गरेको 10 बोरा भन्दा बढी कपडाहरू वितरण गरिएको हो। कपडा पाएसँगै चेपाङहरू निकै खुसी भएका थिए। लामो इतिहास बोकेको लियो क्लब अफ नानगढको वर्ष 2014-15 को अध्यक्षमा रबिन अधिकारी चयन भएका छन्। क्लबको आज बसेको विशेष बैठकले अध्यक्षमा अधिकारीलाई चयन गरेको हो। क्लबका पूर्व अध्यक्षहरूको रोहबरमा नयाँ समिति चयन गरिएको हो। क्लबलाई अझै सशक्त रूपमा अगाडि बढाउन अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको दावी गरिएको छ। लामो इतिहास बोकेको क्लबले पछिल्लो समय अपेक्षा अनुसार धेरै काम गर्न सकेको थिएन। अधिकारी नेतृत्वको समितिले यसलाई द्रुत गतिमा अगाडि बढाउने विश्वास लिएको छ। नवनिर्वाचित अध्यक्ष अधिकारीले सबैको सल्लाहमा क्लबलाई राम्रोसँग अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा बोल्दै निवर्तमान एवं वर्ष 2013-14 अध्यक्ष मोहन गिरीले क्लबलाई अझै राम्रोसँग अघि बढाउनका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा क्लबलाई सकेको जति योगदान गरेको भन्दै योभन्दा अझै ठूला योगदान दिन नवनिर्वाचित अध्यक्ष अधिकारीलाई आग्रह गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलले सौराहामा आयोजना गरेको महिलाका आर्थिक सामाजिक सांस्कृतिक अधिकारको अवस्था विषयक 2 दिने कार्यशाला आज सम्पन्न भएको छ। समापन समारोहमा प्रमुख अतिथि चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले अधिकारको कार्यान्वयनले देशको सभ्यताको पहिचान दिने बताउनुभयो। महिलाका अधिकारहरू स्थापित गर्नका लागि आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका बारेमा महिलाहरूसम्म जानकारी पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा आएको क्षेत्रीय कार्यालयका प्रमुख दीपक जङधोज कार्की, आयोगका मानवाधिकार अधिकृत वासुदेव भट्टराई लगायतले बोलेका थिए। समापन समारोह कार्यक्रमकी सहभागी राधा उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यशालामा चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश अनन्तराज डुम्रे, आयोगको क्षेत्रीय कार्यालयका प्रमुख दीपक जङधोज कार्की, जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकारी प्रकाश पौडेल, मानवाधिकार कर्मी विश्व प्रकाश भास्तोला, जनस्वास्थ्य विज्ञ गणेश भट्टराई लगायतले महिलाका आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारमा आधारित रहेर प्रशिक्षण दिएका थिए। कार्यशालामा चितवन नवलप्रासी र रूपन्देही जिल्लाका अधिवक्ता मानवाधिकार कर्मी तथा संचार कर्मीहरू समेत गरी 26 जनाको सहभागिता रहेको थियो। चिनी उद्योगले उखुको भुक्तानी नदिएको, उद्योगले प्रदूषण रोक्न पहल नगरेको भन्दै नवलप्रासीको कुडिया लगायतका आधा दर्जन गाविसका स्थानीयवासीले त्यस क्षेत्रको यातायात आजदेखि बन्द गराएका छन्। गएको 13 गतेदेखि 2 सूत्रीय माग लिएर बागमती चिनी उद्योगको मूल गेटमा ताला लगाएर आन्दोलनमा उत्रिँदा समेत स्थानीयवासीका माग सम्बोधन नगरेपछि आज दिउँसो 12 बजेदेखि त्यस क्षेत्रको यातायात बन्द गराएर स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। जेठ 13 गतेदेखि भुक्तानी र उद्योगले गरेको प्रदूषण रोक्न माग गर्दै आन्दोलन सुरु गरेका स्थानीयवासीका माग पूरा गर्नेतर्फ उद्योग प्रशासनले कुनै चासो देखाएको छैन। चिनी उद्योगले पुष मसान्तसम्मको पेस्की बापतको रकम 400 का दरले भुक्तानी गरेको भए पनि त्यसको पछिको उखुको भुक्तानी नदिएको किसानहरूले गुनासो गरेका छन्। उखुको सिजन समाप्त हुँदा र सरकारले उखुको मूल्य निर्धारण गर्दा समेत उद्योगले उखुको भुक्तानी दिन आलटाल गरेपछि उखु किसानहरूले उद्योगमा ताला लगाएर धरना बसेका हुन्। 3 दिनदेखि उद्योगमा ताला लगाएर धरनामा बसेका किसानहरूको समस्या समाधान गर्नतर्फ प्रशासनले समेत वास्ता नगरेपछि आजदेखि आन्दोलनमा उत्रिएका किसानहरूले त्यस क्षेत्रको यातायात बन्द गराएका हुन्।